जुनै आकाश मुनिमा हिमाली छाया देख्छु, जुनै आकाश मुनिमा हिमाली छाया देख्छु, जहाँ पुगे नि छाम्दा नेपाली माया भेट्छु, जहाँ पुगे नि छाम्दा नेपाली माया भेट्छु, जुनै आकाश मुनिमा हिमाली छाया देख्छु। हामीलाई चिनाउने पुर्खाको वीरता छ, हामीलाई चिनाउने पुर्खाको वीरता छ, आफूलाई सम्झाउने माटोको ममता छ, आफूलाई सम्झाउने माटोको ममता छ, माटोको ममता छ, बाडुली लाग्दाखेरि म तिमीलाई सम्झन्छु, बाडुली लाग्दाखेरि म तिमीलाई सम्झन्छु, जहाँ पुगे नि छम्दा नेपाली माया भेट्छु, जहाँ पुगे नि छम्दा नेपाली माया भेट्छु, जुनै आकाश मुनिमा हिमाली छाया देख्छु। सात समुद्र तारे अनगिनती रात गाने, सात समुद्र तारे अनगिनती रात गाने, घर फर्कने त्यो दिन न खुसी देऊ भने, घर फर्कने त्यो दिन न खुसी देऊ भने, न खुसी देऊ भने, सगरमाथाको छाया सधैँ म साथ पाउँछु, सगरमाथाको छाया सधैँ म साथ पाउँछु, जहाँ पुगे नि छम्दा नेपाली माया भेट्छु, जहाँ पुगे नि छम्दा नेपाली माया भेट्छु, जुनै आकाश मुनिमा हिमाली छाया देख्छु।